यिनीहरू बिचमा पहिलेदेखि त्यस्तो अनुचित सम्बन्ध भएको शङ्का भएरै त्यहाँ पुगिया रहेछन् क्यारे होइन? केही सङ्केतहरू चाहिँ मैले पाएको थिएँ भन्ने कुरा अभियुक्तले बयानको क्रममा बताएको छ। अनि यिनका तिनटी श्रीमती मध्ये दुईटी चाहिँ अहिले छैनन् अरे होइन, यिनी कान्छी चाहिँ रहेछन् होइन अहिले मारिने चाहिँ? तिनवटा भन्दा पनि उसले हामीसँग बताए अनुसार दुईवटी श्रीमती भनेर बताएको छ, र जसमध्ये कान्छी श्रीमती र निजलाई पनि 26-27 वर्ष अगाडि विवाह गरेको भन्ने कुरा चाहिँ हामी कायम व्यक्त गरेको छ। पूर्व पक्षका लागि थुनामा गइसके कि के छ? हजुर, अभियुक्त चाहिँ यो अहिले हामी अनुसन्धानको लागि प्रहरी हिरासतमा राखेका छौँ अदालतको आदेश लिएर, यो अनुसन्धानको प्रक्रियाहरू चलिरहेको छ, त्यो प्रक्रियामै छ। हुन्छ, एसपी साहब जानकारी दिनुभयो, यसको लागि धेरै धेरै धन्यवाद छ। यसको लागि धन्यवाद। यसमा पनि मैले एउटा कुरा यहाँ व्यक्त गर्ने विषय चाहिँ के छ भने, यो घटनाहरूमा अभियुक्त प्लस यो मृतकहरू सबैले चाहिँ मादक पदार्थ प्रयोग गरेको पाइन्छ, र अभियुक्तले पनि अलिकति मादक पदार्थको उच्च प्रभावमा रहेर यो हत्या गरेको कुरा चाहिँ देखिन आएको छ। भनेपछि निकै सचेत हुनुपर्ने अवस्था आयो, देवर भाउजू बिचमा पनि यस्तो खालको कुरा सुन्नमा आयो, यो अत्यन्तै निन्दनीय घटना हो। यो घटना त अब देवर भाउजूको बिचको सम्बन्ध पनि निन्दनीय, र त्यो हुँदैमा हत्या गरिहाल्ने कुरा पनि निन्दनीय विषय। त्योभन्दा पनि महत्त्वपूर्ण कुरा र समाजले पाठ लिने विषय भनेको मादक पदार्थको सेवन सर्वथा सबैको हितको लागि प्रतिकूल रहेको कुरा चाहिँ यो घटनाबाट पनि अरू स्पष्ट हुन आउँछ। अवश्य पनि हुन्छ, एसपी साहबैले छुट्यौँ है त। हस्, धन्यवाद। सुनिहाल्नु भयो श्रोता, 48 वर्षको उमेरमा 16 वर्षे बैंस निकाल्दा ज्यानै गयो, उता देवर भाउजू काण्डले आफन्तजनको शिर निहुराउने काम भयो, अब लागौँ त्यस्तै आफन्तजनको शिर निहुराउने गराइएको बाउलुङको अर्को देवर भाउजू काण्डतर्फ। यो काण्ड अत्यन्तै हृदय विदारक छ। हामीले केही दिन अघि अनलाइन मिडिया र पत्र पत्रिकामा प्रकाशित गरेपछि यो समाचार बहुचर्चित बन्यो। कतिपय अनलाइन मिडियाहरूमा कमेन्ट र लाइक गर्ने पाठकहरूको रेकर्ड नै तोड्यो। मेरो फेसबुकका साथीहरूले मारिएका ती बाल बालिकाको तस्विर देख्नु भएकै होला, कति दर्दनाक छ। घरभित्र घाँटी थिचेर मारिएका 5 वर्षीय बालिका र 1.5 वर्षीय दुधे बालकलाई मारेर बाहिरबाट ढोका लगाई घरमा आगो लगाइदिए देवीस्थान चारका 22 वर्षीय भीमबहादुर भण्डारी यो युगमा बिरलै जन्मिने एउटा पागल प्रेमीको हरकत देखाएका छन्। आफ्नै ठुलबुवा ठुली आमाकी बुहारी अर्थात् भाउजूसँग 2.5 वर्षदेखि प्रेम सम्बन्ध राख्दै आएको बताउने भण्डारीले ती भाउजू कमलाले छोराछोरी छाडेर उनीसँग भाग्न नमानेपछि साँझको समयमा उनका छोराछोरीलाई मारेर बाहिरबाट ढोका लगाई घरमा आगो लगाइदिएर फरार भए। घरसँगै जलेका ती बालबालिकाहरू डढेर मानव शरीर हो कि ठुटो हो चिन्न नसकिने अवस्थामा प्रहरीले निकालेको थियो। घटना वैशाख 14 गते साँझको थियो। बोरा गाउँ 7 सानो जिरीमा हुमबहादुर घरतीको घरगोठ दुवै जल्यो। अरू भन्दा पनि ती दुई नाबालकहरू जलेर मरे कठै भन्नेहरू मात्र भए, तर कसले आगो लगायो भन्ने कुराको वास्ता भएन। दुःखको त्यो खबर सुन्न साथ मलेसियाबाट अत्तालिँदै आएका कमलाका श्रीमान सन्त बहादुर घरतीले गाउँमा बुझ्दै जाँदा र श्रीमती समेत घर नभएको पाएपछि प्रहरीमा ती दुवैजनाको नाममा किटानी जाहेरी दिनुभयो। अन्तत ती दुवैजना सँगै बसेको अवस्थामा बुर्तिबाङ इलाका प्रहरी कार्यालयले अस्ति बुधबार साँझ पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय बागलुङ चलान गर्यो। अर्को दिन बिहिबार जिल्ला प्रहरी कार्यालयले पत्रकार सम्मेलन गरी घटना सार्वजनिक गरेको हो। पत्रकार सम्मेलनमा निज भीमबहादुर भण्डारीले ती दुवै बालबालिका आफूले घाँटी थिचेर मारेपछि एकजनालाई कोठीभित्र थुनेको, अर्कोलाई खाट मुनि लुकाएर बाहिर निस्केर ढोका थुनी घरमा आगो लगाइदिएको बताएका थिए। सुनौ जस्ताको त्यस्तै भाउजू कमलालाई भगाउन त्यस्तो घटना नघटाएको भए हुन्थ्यो नि भन्ने पत्रकारहरूको प्रश्नमा उनले हाँस्दै भने, बच्चा छाडेर उनले मसित भाग्न सक्दिन भनेपछि ती बच्चाहरू मारिदिएपछि मसँग भाग्छिन् कि भनेर त्यसो गरेको हुँ। उनीहरूलाई नमारी घरमा आगो नलगाई भागेको भए पनि हुन्थ्यो नि भन्ने अर्को प्रश्नमा उनले फेरि हाँस्दै भने, नमारेको भए त भाग्न सकिने थिएन। यतिका दिनसम्म कसरी गुपचाप भयो यो घटना भन्ने प्रश्नमा उनले भने, अरू कसैलाई थाहा थिएन, मलाई मात्र थाहा थियो, त्यसैले गुपचाप थियो, अस्ति बुर्तिबाङ इलाका प्रहरी काम मैले आएर भनेर मात्र थाहा भएको हो। परीले नपक्रिने बेलासम्म घटना लुकाउन सफल भए भन्ने लागेको थियो होला नि भन्ने प्रश्नमा उनले दाँत किच्च पार्दै अ भन्ने संकेत गरेर मन्टो हल्लाए कमलालाई भगाउने योजनाका अलावा अरू कुनै योजना पनि थियो कि भन्ने प्रश्नमा उनले अरू कुनै योजना नभएको बताए। संसार हेर्ने आँखामा बसेसी यस्तै हुन्छ मायामा फसेसी माछा मिठो असला धरम खोलाको मायाले सुने नौरा बोलाको किन खोलाको संसार हेर्ने आँखामा बसेसी यस्तै हुन्छ मायामा फसेसी माछा मिठो असला धरम खोलाको ओ मायाले सुने नौरा बोलाको किन खोलाको यस पत्रकार सम्मेलनमा बागलुङ जिल्ला प्रहरी प्रमुख एसपी चक्रबहादुर सिंहले निजले ती दुई सन्तान मारेको र घर जलाएको स्वीकार गरेको बताउनु भएको थियो। सुनौ अवस्थामा हामीले पुष्टि पनि गर्यौँ बच्चाहरूको मृत्यु सम्बन्धमा उसले कसरी बच्चाहरूलाई हत्या गर्यो र कुन स्थानमा राखेको थियो भन्ने कुराहरूमा पनि सोध्नु जाँदा जुन स्थानमा हामीले खुला पारेका थियौँ र उसले भनेको कुराहरू पनि त्यहाँ मिल्न आए। यसरी घटनालाई एउटा अनुसन्धानको रूपमा हामी अगाडि बढाएर यो अवस्थासम्म कानुन दायरासम्म ल्याउनु सफल भयो। त्यस पत्रकार सम्मेलनमा सार्वजनिक गरिएको ती दुई नाबालकहरूको शव डढेर ठुटो जस्तै बनेको तस्विर देख्दा सबैका आँखा रसाएका थिए, तर ती निर्दयी आमाको मुहारमा अलिकति पनि पश्चाताप र पीर चिन्ता थिएन। उही प्रेमी भीमबहादुर उनका आँखामा नाचिरहेको भान हुन्थ्यो। होची होची मंगोलिन फेस्की उनले सेतो टी सर्ट र लुङ्गी लगाएर चिटिक्क परेर उनी प्रेमी भीमबहादुरको कोखमा उभिएकी थिइन्। धन्न उनको बुढो वैंश, धन्न ती पागल प्रेमी जसलाई आफू जेल जानु पर्छ भन्ने हेक्का समेत थिएन। उनी मजाले हाँस्दै गफ गरिरहेका थिए। उनकी प्रेमिका कमलालाई भने प्रहरीले थप अनुसन्धान गर्नु छ भन्दै प्रश्न नसोध्न पत्रकारहरूलाई आग्रह गर्यो। उनलाई बोल्नबाट रोकिनुले घटना थप रहस्यमय छ भनेर पत्रकारहरूले लेखेका छन्। त्यस पत्रकार सम्मेलनको 5 दिनपछि आज हामीले फेरि जिल्ला प्रहरी कार्यालय प्रमुख एसपी चक्रबहादुर सिंहलाई टेलिफोन सम्पर्कमा लिएर कुराकानी गर्दैछौ। सुनौ थप कुरा के आयो त। हेलो, नमस्कार। नमस्कार हजुर, बागलुङ जिल्ला प्रहरी कार्यालयका एसपी चक्रबहादुर सिंहज्यू होइन? एसपी साहब, तपाईँले पत्रकार सम्मेलनमा गरेको कुराकानी त मसँग छ, त्यसका अलावा थप कुराहरू के आयो? घटनाको बारेमा केही कुराहरू त पत्रकार सम्मेलन मार्फत नै प्रष्टै नै खोजिएको छ। यसमा अब यसमा थप कुराहरूको सन्दर्भमा मृतकहरूको आमाको समाचारको बारेमा पनि हामी रेडियोमा बुझिरहेको छौँ। त्यस पत्रकार सम्मेलनमा ती महिला चाहिँ बोलिनन्, ती महिलाले के भन्छन् भन्ने कुरा हो? त्यो अझै हामीहरू डिटेल रूपमै अनुसन्धान गरिरहेको छ महिलाको सम्बन्धमा। र पहिला चाहिँ महिलाले बाधकको रूपमा बच्चाहरूलाई देखाएको कुरा खुल्न आएको छ। के अरे सर? जुन पछिल्लो पटक जुन केटासँग भाग्न खोजेको, पक्राउ परेको भण्डारी हुनुहुन्छ, जुन भाग्न खोजेको दुईजना मिलेर, र त्यसमा महिलाले आफ्नो दुई जुन मृत दुईटा बच्चाहरू छ, बच्चाहरू बाधकको रूपमा केटालाई भनेको त्यहाँ खुल्ला आज। ए हजुर हजुर सर, तिमी बाधकको रूपमा भनेर सीमित मात्र हो अथवा त्यसमा उसको प्रत्यक्ष रूपमा पनि संलग्न छ भन्ने सम्बन्धमा अझै हामीहरू गन्धको अन्त अनुसन्धानमै हो, अनुसन्धान भइ नै रहेछ। उनले कुरा खोले कि छैनन् अहिलेसम्म? अहिलेसम्म खुल्न आएकोमा यी बच्चाहरू नै बाधक हो, हामीहरू बच्चालाई छोडेर जान अलिक गाह्रो हुन्छ भन्ने कुराहरू त्यतिसम्म चाहिँ खुल्न आएको छ। हजुर, अन्य कुराहरू हामी खोल्दैछौँ। उनको ससुरालाई चाहिँ बाहिर पठाए, दिनैभरि तिनीहरू कोठामा बसेर रोक्सी खाएका थिए भन्ने कुरा मैले परिवारजनबाट थाहा पाएँ, के भन्छन् त्यसले? सम्बन्धमा पनि कोठामा बसेको कुराहरू पनि छ, कोठामा बसेको कुराहरू पनि आइरहेको छ। उनीहरू योभन्दा पहिला पनि सँगै बस्ने, त्यो दिन मात्र होइन अन्य दिनहरू पनि सँगै बस्ने कुराहरू खुल्न आएको छ, र त्यो दिनमा पनि बसेको कुराहरू छ। र काम विशेषले ससुरा पनि बाहिर गएको छ त्यहाँ देखिन्छ, र महिला पनि त्यो घटना घटेको समयमा बाहिर गएको छ देखिन्छ। अब मिलो मतको कुरा हो, मिलो मतको कुराहरूको सन्दर्भमा हामीहरू अनुसन्धान गर्दैछौँ, र सायद अब त्यो केटाको संलग्नताले त्यो घटना सायद लाग्छ कम मात्रै हुनसक्छ, त्यसमा मिलो मत पक्कै पनि केही मात्रा भए पनि देखिन आएको। अनि के एसपी साहब, त्यो केटा चाहिँ देवर भाउजू नाता पर्छन् अरे तिनीहरू? देवर भाउजू नाता पर्ने, यस्तो दुःखद एउटा जिरिङ्गा शरीर हुने खालको घटना बागलुङमा देखा पर्यो। अब घटनाहरू भइसकेपछि अब त्यसलाई सफल अनुसन्धान गर्नुपर्ने गरेको कर्तव्य हुन आउँछ, त्यो अनुसन्धान गर्ने क्रममा त्यो घटनाहरू देखा पर्यो। पहिला हामीहरू पनि एउटा आग लागिबाटै हो कि भन्ने कुराहरूमा त्यो कोणबाट हेऱ्यो, तर केही असामान्य त्यहाँ कुराहरू थियो, त्यो असामान्य कुराहरूले गर्दा हामीहरू अनुसन्धानमै लागिरहेको थियो, पछि गएर खुल्न गएको छ। ढिलो भए पनि तपाईँहरू यो घटनालाई यहाँसम्म ल्याउन सफल हुनुभयो, यसका लागि बधाई दिन चाहन्छौँ जिल्ला प्रहरी कार्यालयलाई, र अप्रत्यक्ष रूपमा दुबईको देखियो संलग्नता, होइन त? केही न केही मात्रामा देखिरहेको छ महिलाको पनि संलग्नता। जानकारीका लागि धेरै धेरै धन्यवाद एसपी साहब। यहाँलाई पनि धन्यवाद। हस्